بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حمدا لفاتر لكل الصلاة على خاتم الرسل اللهم صل على سيدنا محمد وعلى آل محمد. پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے آج کے پروگرام کا موضوع رمضان اور بیماریاں ہیں. رمضان شریف اللہ رب العالمین کی رحمتوں کا خزینہ ہے اور اس مہینے کا مسلمان بہت ہی زیادہ انتظار کرتے ہیں اور استقبال رمضان کے طور پہ آج کا پروگرام ہم نے رکھا ہے کہ رمضان میں ابھی وقت تھوڑا باقی ہے تو اس میں وہ افراد جو مختلف بیماریوں میں مبتلا ہیں وہ اپنی مینٹیننس اور اپنی کیئر کرنا شروع کر دیں تاکہ روزے میں کوئی پریشانی نہ ہو سکے اور وہ روزے بالکل طریقے سے رکھ سکیں اور بیماری کی وجہ سے ان کے روزے نہ چھوٹیں. اس میں سب سے پہلے ہم دل کی بیماری کو لیتے ہیں کہ دل کی بیماری میں بلڈ پریشر بھی آتا ہے, ہائی بلڈ پریشر بھی آتا ہے, اور اسی طریقے سے جن لوگوں کے سرجریز ہوئی ہوئی ہیں, جن لوگوں کو وہ دوائیں کھانی پڑتی ہیں جو ڈاکٹر ایڈوائز کرتے ہیں, اس سلسلے میں جو سب سے اہم چیز ہے کہ اگر آپ روزہ رکھتے ہیں تو اس میں سب سے پہلے نقاہت کا معاملہ دیکھنا ہے کہ آپ کو بہت زیادہ کمزوری تو نہیں ہے, آپ کی عمر 80 سال سے اوپر تو نہیں ہے. تو یہ سب چیزیں اگر آپ دیکھ لیں تو ڈاکٹر سے مشورہ کریں اور اپنی ڈوز کو سیٹ کروائیے کہ آپ صبح سحر سے لے کے اور افطاری تک جو 15 گھنٹے ہوں گے اس درمیان میں آپ کو کوئی دوا نہیں لینی ہے. تو جو ڈوز آپ اگر ڈاکٹر کہتا ہے کہ ایکسٹرا ڈوز جو ہے صبح کے وقت لو تو آپ صبح کے وقت ایکسٹرا ڈوز لیجئے اور اپنے کھانے پینے میں احتیاط کیجئے. صبح سحری میں کھجلا اور پھینی کا استعمال جو ہے وہ نہ کیجئے, چکنی چیزوں کا استعمال نہ کیجئے, تلی ہوئی چیزوں کا استعمال نہ کیجئے, بہت زیادہ گوشت کا استعمال نہ کیجئے. پروٹین اگر آپ کو لینی ہے تو آپ چکن لے سکتے ہیں, بکرے کا گوشت لے سکتے ہیں, لیکن گائے کے گوشت سے اوائڈ کیجئے اور گھی اور تیل سے اوائڈ کیجئے. خاص طور پہ گھی میں تلے ہوئے پراٹھے جو ہے اس کا استعمال بالکل صبح سحری میں نہ کیا جائے, یہ دل کے مریضوں کے لیے بہتر ثابت نہیں ہوتے. اسی طریقے سے اگر آپ صبح ناشتے میں بہی کا مربے کا استعمال شروع کر دیں تو یہ آپ کے لیے بہت کارگر ثابت ہوگا کہ آپ صبح سحری میں بہی کا مربع لیں. اپنا جو بھی آپ نے ناشتہ کرنا ہے سحری کا اس کے ساتھ بہی کا مربع ضرور لیجئے, اور ٹھنڈی چیزوں میں دہی بہت عمدہ چیز ہے کہ صبح دہی بغیر بلائی کا جو ہے روٹی کے ساتھ یا اسی طریقے سے چمچے کے ساتھ کم از کم آدھا پاؤ جو ہے صبح لیا جائے. اسی طریقے سے الائچی بھی بہت عمدہ چیز ہے کہ چھوٹی الائچی کا استعمال کیا جائے جس سے جسم میں جو ہے تیزابیت کم رہتی ہے. اسی طریقے سے ہم بات کرتے ہیں کہ شوگر کا پیشنٹ کیا کرے. شوگر کا پیشنٹ کو جو 3 وقت دوائیں لینی ہوتی ہیں تو اس کو بھی ڈوز آپ اپنے ریلیٹڈ ڈاکٹر سے سیٹ کروائیں گے. شوگر کے پیشنٹ کے لیے جن کو ہائی شوگر رہتی ہے ان کے لیے ظاہر بات ہے کہ روزہ بڑی عمدہ علاج ہے, اور روزہ ایک ایسی چیز ہے کہ جو شوگر آپ فاسٹنگ میں رہتے ہیں تو اس سے شوگر کنٹرول رہتی ہے, پورا دن آپ کچھ بھی نہیں کھاتے. یہ اصل میں ایک پریکٹس ہے اللہ رب العالمین کی طرف سے کہ پورے جو آرگنز ہمارے جسم کے ہیں ان کو ریسٹ دینا ہے, آپ کے گردوں کو ریسٹ دینا ہے, آپ کے جگر کو ریسٹ دینا ہے, آپ کے دل کو ریسٹ دینا ہے, آپ کے معدے کو ریسٹ دینا ہے. تو وہ ریسٹ اگر آپ دیں گے تو وہ پورے 11 مہینے توانا رہے گا. اصل حکمت یہی ہے کہ اللہ تعالیٰ اس روزے کے ذریعے ایک تو آپ کے آرگنز کو ریسٹ دیتے ہیں. تو شوگر کے پیشنٹ اپنی ڈوز سیٹ کروائیں, جو انسولین ڈیپینڈنٹ ہیں وہ صبح کے وقت اپنی ڈوز ڈاکٹر کے مطابق جو ہے وہ لیں, وہ جیسے کہتا ہے کہ صبح آپ یونٹ بڑھانے ہیں کم کرنے ہیں جو بھی ہے وہ آپ کو اپنی فاسٹنگ یا ایچ بی اے ون سی کے ٹیسٹ کے بعد پتہ چلے گا کہ آپ کو کتنی شوگر لینی ہے. لیکن بہرحال روزہ آپ کے لیے بہت اچھی نعمت ہے, آپ روزہ ضرور رکھیں اور نقاہت کو کنٹرول کرنے کے لیے صبح کے وقت وقت آپ میتھی دانے کا استعمال ضرور کیجئے، رات کو میتھی دانہ اور السی بھگا دیجئے اور اس کے بعد پھر صبح اس کو اسی طریقے سے پیس لیجئے۔ السی اس سلسلے میں بڑی عمدہ چیز ہے کہ السی کا استعمال اس طریقے سے کیا جائے کہ السی کو باریک کر کے اس میں بہت کم کوانٹیٹی میں کلونجی ڈالی جائے، جیسے ایک چمچہ ہو تو اس میں آدھی چٹکی یا ایک چٹکی کلونجی پیس لی جائے اور اس کے بعد اس کو محفوظ کر کے رکھیں، اور وہ اگر آپ السی صبح کے وقت لیں گے تو آپ کو نیرشمنٹ رہے گا، جسم کے اندر ایک قوت رہے گی اور اس کے بنے بنائے ساشے جو ہیں وہ بھی دستیاب ہو جاتے ہیں، مل جاتے ہیں۔ تو وہ اگر آپ لے لیں صبح السی کا، جسے ہم فلیکس سیڈز کا ساشا کہتے ہیں، تو وہ اگر آپ صبح ناشتے میں پانی کے ساتھ لیں اور شام کو افطاری میں مغرب پڑھ کے اس کو لیجئے تو پورے دن کی نقاہت جو ہوتی ہے وہ اس کو کنٹرول کرتا ہے۔ اور صبح کے وقت جو السی آپ لیں گے تو اس کا یہ خاصہ ہے کہ جسم میں توانائی پیدا کرتا ہے، جسم میں توانائی پیدا کرنے کے بعد شوگر کو کنٹرول کرتا ہے، اور وہ افراد جن کے وزن زیادہ ہو گئے ہوں ان کے لیے بڑی عمدہ چیز ہے کہ وہ رمضان شریف میں اپنا وزن جو ہے کنٹرول کر سکتے ہیں۔ تو السی کا یہ خاصہ ہے کہ السی کو اگر آپ لیں، جیسے میں نے عرض کیا کہ اس کو صبح کو پانی میں گھول کے اور شام کو بھی پانی میں گھول کے آپ لیں، صبح سحر میں آپ اٹھتے ہی پہلے السی لے لیجئے اور اس کے بعد اپنا ناشتہ کیجئے، اسی طریقے سے افطار کے بعد مغرب کی نماز کے بعد اس کا ایک ساشہ السی کا لیجئے تو آپ دیکھیں گے اس سے آپ کو کافی بہتری آئے گی۔ اسی طریقے سے دمے کے مریض عموماً بڑے پریشان رہتے ہیں کہ مجھے روزے میں سانس ہو جائے گی، مجھے روزے میں مسائل ہو جائیں گے، اس کے لیے آپ اپنے ڈاکٹر سے رجوع رکھیں اور اپنی ڈوز جو صبح کے وقت ہیں اس میں جو بھی رد و بدل ڈاکٹر کہتا ہے وہ آپ کریں، اور اسی طریقے سے منقع کا استعمال آپ صبح کے وقت کریں کہ آپ 3 عدد منقع صبح سحری کے وقت اگر آپ لے لیں گے تو اس میں آپ دیکھیں گے کہ آپ کو کافی بہتری رہے گی۔ اور اسی طریقے سے ماء العسل جو ہے وہ آپ کے لیے بڑی عمدہ چیز ہے کہ صبح سحری میں وہ افراد جن کو تنفس کا مسئلہ ہے وہ ماء العسل یعنی کہ پانی کو گرم کیا جائے اور اس کے بعد اس میں شہد ڈال کے چولہا بند کر دیں، اور یہ پانی صبح 1 گلاس اگر آپ سحری میں پئیں گے تو تنفس کے مسائل، دمے کے مسائل، کھانسی کے مسائل والے جو پیشنٹ ہوں گے وہ اس کو پئیں گے۔ اسی طریقے سے ہم بات کرتے ہیں تیزابیت کی کہ تیزابیت کے مریض جو ہے وہ روزہ رکھیں یا نہ رکھیں۔ اگر آپ صبح کے وقت تخم بالنگا 3 چمچے رات کو بھگا دیجئے اور صبح سحری میں پی لیجئے اور اس کے بعد جو ناشتہ کرنا ہے وہ کر لیجئے تو آپ کی تیزابیت کا علاج بھی ہوگا اور تیزابیت بہتر بھی ہوگی، اور صبح بلا خوف آپ روزہ رکھیے، آپ دیکھیں گے انشاءاللہ تعالی 2-3 دن کی پریشانی ہوتی ہے لیکن جو یہ 30 روزے ہوں ان میں آپ کی بیماری جو ہے جڑ سے ختم ہو سکتی ہے۔ شرط میں نے بتا دی کہ صبح سحری میں 3 چائے کے چمچے تخم ریحان رات کو پانی میں بھگا دیجئے، اور صبح اسی طریقے سے اس کو اگر آپ کو شوگر نہیں ہے تو چینی ڈال کے پی لیجئے تو اس سے آپ کی تیزابیت کنٹرول ہوگی۔ اسی طریقے سے وزن، وہ لوگ جو اوبیسٹی کا شکار ہیں ان کے لیے بھی رمضان ایک رحمت اور نعمت ہے کہ آپ رمضانوں میں اپنا وزن کم کر سکتے ہیں۔ صبح کی جو آپ ڈائٹ لیں گے اس میں سیب بازار میں آ گئے ہیں، سیب کو آپ کدوکش کر لیجئے، تقریباً 2 سیب یعنی کہ 1 پاؤ کے قریب سیب آپ کدوکش کر لیجئے اور اس میں کالی مرچی اور نیمبو 1 نچوڑ دیں اور اس کو چمچے کے ساتھ صبح سحری میں کھائیں، اور 1 گلاس دودھ میں 3 بادام جو ہے وہ ڈال کر آپ صبح کے وقت پی لیجئے۔ یہ آپ کی کل سحری ہوگی کہ آپ نے سیب کدوکش کر کے لے لیا اور اس میں نیمبو ڈال دی اور 1 گلاس دودھ میں 3 بادام گرائنڈ کر لیں اور اس کو آپ صبح کے وقت پی لیجئے تو یہ آپ کی سحری ہوئی۔ اور شام کو افطار کے وقت بھی آپ نے یہ کرنا ہے کہ فروٹ چاٹ چینی کے بغیر لینی ہے اور نمک اور کالی مرچ اس میں ڈال سکتے ہیں، آپ فروٹ چاٹ جو ہے بھرپور طریقے سے لیجئے اور اس کے علاوہ کچھ بھی نہ لیں، اور کھانے میں آپ پروٹین ڈائٹ پر آ جائیے کہ آپ ایک ٹکڑا جو ہے ایک مرغی کا لے لیں یا بکرے کے گوشت کا کچھ ٹکڑا 1 پاؤ کے قریب لے لیں तो वो आपका वजन कम होगा। और इसी तरीके से गुर्दे के पेशेंट भी सुबह सहरी में अगर खरबूजे का शेक पी लें तो वो ऊँट के कोहान की तरह वो जमा रहता है कि कम से कम एक पाव खरबूजे को पानी में ग्राइंड करके सुबह सहर में ले लिया जाए तो गुर्दे के पेशेंट भी आराम से रोज़ा रख सकते हैं। तो नाज़रीन इस पर मज़ीद बात करते हैं, यहाँ पर हम एक मुख्तसर से वक्फ़े की जानिब बढ़ रहे हैं, मिलते हैं आपसे वक्फ़े के बाद। अस्सलामु अलैकुम वरहमतुल्लाह। अस्सलामु अलैकुम वरहमतुल्लाह। वक्फे के बाद आपका मेज़बान प्रोग्राम हिकमत और सेहत में मकीम सैयद अब्दुल बासित हाजिर खिदमत है। हमारे इस सेगमेंट में हम आपकी कॉल्स लेते हैं, हमारे पास एक कॉलर मौजूद है, उनसे बात करते हैं। जी अस्सलामु अलैकुम। वालेकुम अस्सलाम हकीम साहब, आप कैसे हैं? जी अल्लाह का शुक्र है। कौन सा आप कहाँ से? हकीम साहब मैं अहमद बोल रहा हूँ काटे से। मैंने आपको ना पिछले प्रोग्राम में सवाल किया था, मेरा मैदा बहुत कमजोर था। ठीक, तो आपने मुझे ना नुस्खा बताया था वो अछवारा और मिश्री और इसबगोल का छिलका और हुबे निषाद वाला। जी जी जी। तो वो नुस्खा मैंने बनाया था लेकिन ना उस नुस्खे के खाने से मेरा और पेट खराब हो गया। तो मैंने कल डॉक्टर को चेक करवाया, अल्ट्रासाउंड भी करवाया डॉक्टर से, उन्होंने कहा आपका ना मैदे का मुंह बंद है। ठीक। तो कोई चीज भी जो ना मुझे हजम नहीं होती, मेरा पेट खराब हो जाता है, वो नुस्खा भी बनाया पड़ा है, तो मुझे बताएं इसके लिए अब मैं क्या करूं? चलें ठीक है, मैं इंशाल्लाह आपको बताता हूं। आप एक कॉलर उनसे बात कर लेते हैं। जी अस्सलामुअलैकुम। वालेकुम सलाम, क्या हाल है वकील साहब? जी अल्हम्दुलिल्लाह। कौन सा आप कहाँ से? मैं मिसेज नजीर बात कर रही हूँ जंगीरा से। अच्छा जी फरमाइए। उस दिन त्योहार वाले दिन ना 29 तारीख को मैंने अपनी बेटी का चेकअप आपसे करवाया था, उसे पहले सीने बीमारी है जी। तो मैं आप भूल गई थी कि उसे ये कान बहुत ज्यादा हो जाता है ना बार बार, और उसका पेशाब बहुत ज्यादा पीला होता है। ठीक, तो उसके लिए बता दें। और दूसरा मसला, मेरी बाजी और उसका कद नहीं बढ़ रहा, 16-17 साल की है। ठीक, तो बहुत छोटा रह गया उसका कद। ठीक है जनाब, आपको जवाब देते हैं। आप बस एक कॉलर हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। जी वालेकुम सलाम। रोहसा मैं मिसेस शाहिद बात कर रही हूँ। जी कहाँ से? नथिया गली से। डॉक्टर साहब मेरा मसला है कि एक साल होने वाला है कि मेरी नाफ उतर जाती है, मैं ठीक करवाती हूँ लेकिन फिर उतर जाती है। मैंने बहुत करवाया है लेकिन इलाज नहीं सही हो रही, तो प्लीज कोई ऐसी चीज बता दीजिए, कोई ऐसी जड़ी बता दीजिए कि जिससे मेरी नाफ ठीक हो जाए, आपकी बहुत मेहरबानी होगी। चल ठीक है जनाब, आप बस एक कॉलर उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। आवाज मुझे बिल्कुल नहीं आ रही जनाब। मैं कोठी आजाद कश्मीर से अफजल बात कर रहा हूँ। मैं दो बातें पूछी, सवाल पूछे थे आपके। एक ये है कि आपसे जो मैंने कॉल की थी तो आपने बताया था कि हुबुल शाद उसके शरीक और उसमें काला सिरका या जामुन या अखरूट का सिरका मिक्स करके चेहरे पर लगा सकते हैं। तो मेरे पास चेहरे पर दाने थे, कील वगैरह थे, तो आपसे पूछा था कि क्या मैं इसमें सेब का सिरका इस्तेमाल करके लगा सकता हूँ चेहरे पर? जी लगा सकते हैं लेकिन बहुत थोड़ा लीजिए, 3-4 कतरे वो लीजिए, बाकी अरके गुलाब मिला रहे हैं। अच्छा, तो एक दूसरा सवाल ये है कि जब मैं खेलता हूँ तो भाई को मुशक्कत वाली चीज़ उठाता हूँ तो झुकता हूँ तो मेरी टांगे और हाथ की कलाइयाँ जो कांपने लगती हैं, इस टाइप कमजोरी से फील होती है कोई? दर्द ज्यादा होता है, दर्द और अच्छा कांपने लगते हैं, दर्द होता है और बाकी जो है ना टांगे कांपने लगती हैं, हाथ कांपने लगते हैं, उसके बाद जो है ना घुटनों से वगैरह से हड्डियाँ जो है ना वाजें आने लगती हैं। अच्छा बता दीजिएगा। चले ठीक है जनाब, बहुत शुक्रिया। आप बस एक कॉलर उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम सलाम। जी कौन सा आप कहाँ से? रावल डैम से बात कर रहा हूँ इमरान। जी फरमाइए। अपना टीवी की आवाज जरा बंद कीजिए। हकीम साहब मेरा पेट, जी जी कैसा, मेरा पेट 3 दिन हो गया खराब है, मोशन लगे हुए हैं, ठीक नहीं हो रहा। अच्छा चलें ठीक है, आपको बताते हैं। हाँ पास कॉलर। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी। कौन सा आप कहाँ से? मैं सियालकोट से अशरफ बाजी नाम कर रहा हूँ जी। सियालकोट से। जना जना सर जना ना मसला ये है कि जना ना सर्दी में मैं जना ठीक रहते हूँ, गर्मी में जूही जना जना ना हम नाती है ना, मेरा जना मसला जना ना जुकाम का ना जिक्र जना नमाज जना ना हमें पड़ जाती है तरीके से, ना ही जना ना कुरान बात जना नमाज जना ना जिक्र कोई भी जना ने किए नहीं जाता, जो ही जना सर जना ना मसला जना ना पानी जना ना हम ना से बहना शुरू हो जाता है। अच्छा अच्छा जी जी, नाक भी बंद रहती है जी जी। जय जनाब मेहरबानी करके जना ना मसला जना को जना ना नुकसान जना बता दें मुझे। ठीक है जनाब, आप बस एक और कॉलर हैं। अस्सलाम वालेकुम। बस आपसे दरख्वास्त ये है कि जब भी हमें कॉल करें अपने टीवी की आवाज़ बंद रखा कीजिए, उस वजह से हमें आवाज़ पूरी तरीके से नहीं आ पाती। दो कॉल्स में ऐसी प्रॉब्लम है, आज भी हुई है। अहमद साहब ओकाड़ा से, और इन्होंने बताया कि जो सवाल किया था इन्होंने, मैं दोबारा बता दूँगा, शुक्र उनको दमा था, शायद था दमा लिखा हुआ है। अहमद साहब ओकाड़ा के इनको जो प्रॉब्लम है वो ये कि को दमा रहता है, सांस है और मुंह का इन्होंने कोई प्रॉब्लम बताया था, तो इसके लिए आप मुनक्का ले लें। मुनक्के में काली मिर्च होती है, वो दो दो काली मिर्च जो एक मुनक्के में डाल के इसको चबाए कीजिए, इससे इंशाल्लाह ताला काफ़ी बेहतरी आ जाएगी। आप से कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। डॉक्टर साहब मैं पहले मिस्टर बात कर रही हूँ, मियाँ वाली से। क्या नाम है आपका? मेरे कान का मसला मैंने आपको बताया था, आपने दवाई बताई, वो मैं तीसरा महीना इस्तेमाल कर रही हूँ। अच्छा। लेकिन मुझे ना कोई फर्क नहीं आया, और डॉक्टर के पास नहीं है, कहता है कि सामने वाले पर्दे में कुछ नहीं, जो दरम्यान पर्दा है ना उसकी बलन अच्छा खून की रुकावट है, दिमाग में खून सही नहीं जा रहा। चले ठीक है, इनशाला बताता हूँ। आपस एक कॉलर और, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी कौन सा? सलाम जी, वाल कौन साहिबा कहाँ से? जी मैं भावलपुर से बोल रही हूँ, आफिया नाम है मेरा। ठीक, सवाल? जी सवाल यह है कि एक तो मुझे बहुत ज्यादा चक्कर आते रहते हैं, काम नहीं कर पाती, दिल मतली होता है, और मेदे में तकलीफ रहती है, दर्द रहता है, गैस और कब्ज बहुत ज्यादा जोर जोर दर्द करता है, मेरा जिस्म कांपता रहता है। अच्छा। और सीधा हाथ मेरा काम नहीं करता, डॉक्टर कहते हैं कि फालिज का मसला है, कमजोरी, खून की कमी बहुत ज्यादा है। अच्छा। अब नमाज वगैरह पढ़ती हूँ, हिम्मत नहीं पड़ती, मेरी चक्कर आते हैं, उठते बैठते हैं। अच्छा। अब आगे रोजे आ रहे हैं, परेशानी है मुझे बहुत ज्यादा। चले ठीक है, अल्लाह सेहत दे, मैं आपको जवाब दूंगा, बहुत शुक्रिया। वहाँ पर एक और कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। कौन साहिबा कहाँ से? दरअसल मैं अस्मा अजर बोल रही हूँ, गुजरावाला से। गुजरावाला से अस्मा? सलमा, सलमा। अच्छा सलमा साहिबा जी। मेरे ना तो सब पट्ठों, मेरे पट्ठे बहुत ज्यादा कमजोर है, साबी कमजोरी बहुत ज्यादा है। अच्छा। और मेरे मोरों में मसला है, मुसलसल मुझे पेन रहती है हर वक्त, ना किसी वक्त नहीं पेन का आराम आता ना। अच्छा। सुबह उठती हूँ बहुत ज्यादा तकलीफ होती है, वजन नहीं पड़ता, जिसम घुटनों में दर्द, कोहनियों में दर्द, शोल्डर में दर्द, कमर में दर्द, चले बहुत ज्यादा तबीयत खराब है जी। जब उठती हूँ फिर चलती फिरती हूँ, उसके बाद फिर जाके मेरी तबीयत कुछ थोड़ी सी बेहतर होती है। ठीक। नमाज के बाद पढ़ने के बहुत ज्यादा तकलीफ है, और साथ मेदे के भी है। अच्छा अच्छा जी, ठीक है जनाब। यहाँ पे एक और कॉलर मौजूद है। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। जी कौन साहिबा कहाँ से? मैं फैसलाबाद से राष्टा बोल रही हूँ। जी फरमाइए। मेदे का मसला है, मेरे जलन बहुत होती है। अच्छा, मेदे में जलन आपको बहुत होती है? कब्ज भी है, गैस भी है। अच्छा अच्छा ठीक है, आपको बताते हैं इंशाल्लाह, बहुत शुक्रिया आपकी कॉल का। यहाँ पर एक कॉलर और है। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। हकीम साहब मैं भावलपुर और बीना बोल रही हूँ। जी हाँ जी, मेनू मैदे का मसला वा काफी देर दा जी, और दा मैं फक्कियां भी खादियां, जेडे तुसी मैदे वास्ते दस दियां चीजां ओह भी खादियां, मेरे जख्म होए होए, जो मैं कोई चीज खानी है ना इस तरह जिदा जख्मा ते नहीं लगती हुंदी, दूध भी पीनी आ ओदे नाल भी नाली दे विच चलन नहीं हटदी, दही खा लेनी आ ओदे नाल भी इस तरह हुंदी आ। ठीक हां जी। چلیں آپ کو جواب دیتے ہیں. بہت شکریہ. جی کالر ہیں ہمارے پاس. السلام علیکم. وعلیکم السلام. جی کون صاحبہ کہاں سے؟ سے بات کر رہی ضلع وہاڑی سے. ڈاکٹر صاحب جی میرا مسئلہ ہے کہ جب کھانا کھاتی ہوں نا میرے گرمی بہت زیادہ ہو جاتی ہے, طبیعت بہت بوجھل ہو جاتی ہے, کام کو کرنے کو دل نہیں کرتا, بس جب تک پنکھے کے نیچے ایسی رہوں. اچھا اچھا. کھانا کھانے سے طبیعت اور بگڑ جاتی ہے, بوجھل ہو جاتی ہے, گرمی بہت لگتی ہے مجھے, سانس بھی گھبراتی ہے میری. چلیں ٹھیک ہے, بس ایک اور کالر پہ بات کرتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون کہاں سے؟ جی میں ملتان سے بول رہی ہوں, شازیہ. جی شازیہ فرمائیے. جی وہ ابھی آپ نے بتایا تھا نا میتھی دانا اور وہ السی کے بیج. جی جی. کلونجی اس کا استعمال بتائیے. چلیں ٹھیک ہے جناب. ہمارے پاس ایک کالر اور, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام سر, میں نے اپنے ابو کے بارے میں پوچھنی. کون بول رہے, کہاں سے؟ نور بول رہی ہوں, کوئٹہ سے. جی کیا پوچھنا ہے نور؟ میرے ابو کی عمر 60 سال ہے, اس کو ہچکیاں لگتے. اچھا ہچکیاں بند نہیں ہو رہی ان کے؟ بند نہیں ہو رہے, بس ایک منٹ بھی بند نہیں ہو رہی, اس کو ہچکیاں لگے. اس کو کئی سالوں سے ہرنیا تھا, ابھی اس کو آپریشن کر لیا, آپریشن ہو گیا اس کا. اچھا. تو وہ اسے پتہ چلا کہ اس کے گردے کے اوپر ایک دانا بھی ہے. اچھا انفیکشن ہے. جی تو آپریشن کے بعد اس کو اتنی ہچکیاں لگے کہ ایک سیکنڈ کے لیے بند بھی نہیں ہو رہا اس کی ہچکیاں. چلے ٹھیک. کالر ہیں ہمارے پاس. جی السلام علیکم. ہلو. السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ جی میں انم بات کر رہی ہوں گوجرانوالہ سے. جی بیٹا بتاؤ. میری نا ویٹ بڑا کم ہے, بہت کمزور ہوں, تو روزے بھی رکھنے, میں نے روزے نہیں کبھی چھوڑے ہیں. کوئی ایسا بتائیں کہ میں روزے بھی رکھ سکوں, میرا ویٹ بھی بڑھ جائے, کوئی ایسی کوئی نسخہ بتا دیں. آپ کا عمر کتنی ہے نا؟ میری عمر 22 سال. چل ٹھیک ہے. اور میری شادی بھی ہونے والی ہے, تو اسی وجہ سے کوئی ایسا بتا دیں کہ وزن میرا بڑھ جائے, فیس بہت سلیم ہے, تھوڑا بڑھ جائے. چلیں ٹھیک ہے. کالر اور ہیں. السلام علیکم. السلام علیکم حکیم صاحب, میں عافیہ بات کر رہی ہوں ملتان سے. جی عافیہ بتائیے. ڈاکٹر صاحب میرا یہ مسئلہ, مجھے نا ہر ٹائم چکر آتے ہیں, 24 گھنٹے چکر رہتے ہیں. بی پی چیک کرواتی ہوں, پورا ہوتا ہے, ہائی بھی نہیں ہوتا, بس لو رہتا ہے. اچھا. اور دوسرا مسئلہ یہ ہے کہ میری امی کو نا گلٹیاں بہت زیادہ ہو گئی ہیں. اچھا آپ کا جو مسئلہ ہے وہ آپ کا بلڈ پریشر صحیح ہے, ٹھیک ہے, اور اس کے علاوہ آپ کے جسم میں خون کی کمی تو نہیں ہے؟ ڈاکٹر صاحب خون کی بھی ٹیسٹ کروائے ہیں, وہ کہتے ہیں خون بس زیادہ کم بھی نہیں ہے, صحیح ہے. بہت رہتے, 24 گھنٹے رہتے ہیں, نہ نماز پڑھ سکتی, میں عالمہ کا کورس کر رہی ہوں. تو لگتا کیا ہے کہ آپ خود گھوم رہی ہیں یا لگتا ہے چھت گھوم رہی ہے؟ نہیں جب میں لیٹ ہوں ایسے لگتا ہے کہ نا زمین ہی گھوم رہی ہے, کبھی آرام آ جائے گا, کبھی پھر ایسے شروع ہو جاتا ہے چکر. یہ ویکنیس کی وجہ سے, میں آپ کو بتاؤں گا انشاءاللہ. آپ پاس ایک کالر اور ہے. السلام علیکم. وعلیکم السلام سر, محمد بلال بات کر رہا ہوں کوٹ ادو سے. محمد بلال کوٹ ادو. جی سر, سر وہ والدہ کے بارے میں پوچھنا تھا, ان کا اپنا ایک تو ان کو کمزوری رہتی ہے بہت زیادہ, اور ان کو بھوک بھی نہیں لگتی ہے, اگر وہ کچھ کھا بھی لگتے ہیں نا تو اپنا کڑواہٹ جیسے ہوتی ہے, اپنا گیس وغیرہ تیزابیت وغیرہ رہتی ہے. اچھا. اور جسم میں درد وغیرہ بھی کافی رہتا ہے, رات کو بھی نیند بھی نہیں آتی ان کو. بس پہلے کال کی تھی پچھلی بار تو آپ کو بتایا تھا مسئلہ, پھر وہ آپ نے جس وقت بتانا تھا ہمیں لائٹ چلی گئی تھی, تو نہیں پتا چل سکا میں. اچھا. تو جی سر علاج بھی ویسے وہ ڈاکٹر جاز ملک ہے نا ملتان والے, وہاں ان کو بھی چیک اپ کرایا لیکن ان سے خاص کوئی نہیں ہو رہا. شوگر تو نہیں؟ ہم نے کہا نہیں نہیں سر, شوگر چیک کرائی ہے, شوگر وغیرہ نہیں ہے الحمد للہ. چلے ٹھیک. جی جی سر بہت مہربانی. ہمارے پاس ایک اور کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. ناظرین یہاں پر ہم ایک مختصر سے وقفے کی جانب بڑھتے ہیں، ملتے ہیں آپ سے وقفے کے بعد. السلام علیکم ورحمۃ اللہ. السلام علیکم ورحمۃ اللہ. وقفے کے بعد آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. مسز نذیر صاحبہ جہانگیرہ سے انہوں نے یرقان کے بارے میں بتایا، تو اس کے لیے آپ یہ کیجئے کہ پھٹکری لے لیں، تقریباً 10 گرام پھٹکری کو توے پہ رکھ دیجئے اور اس کے بعد وہ پورا پانی کی طرح کھیل جائے گی جسے کہتے ہیں، چولہا بند کر دیجئے اور اس کے بعد اس کو پیس کر محفوظ رکھیے. 2 چٹکی صبح 2 چٹکی شام اسے آپ 1 چمچہ دہی میں ڈال کے اس بچی کو دیجئے، انشاءاللہ 1 ہفتے میں یرقان جو ہے ان کا کنٹرول ہو جائے گا اور اگر کم ہے تو ظاہری بات ہے ختم ہو جائے گا. میں سے زاہد نتھیا گلی سے آپ نے بتایا کہ ان کو بہت زیادہ جو ہے وہ پیٹ کا مسئلہ ہے یا اس کا سوری ناف کا ہے، کہ ناف کا مسئلہ تھا. اس کے لیے آپ ایک نسخہ لکھ لیجئے، پیپل مول آپ بازار سے منگوا لیجئے گا. پیپل مول 100 گرام سونف 100 گرام اور لونگ جو ہے اس میں ڈلے گی 25 گرام. 100 گرام سونف، پیپل مول 100 گرام، لونگ 25 گرام اور مصری اس میں ڈلے گی 250 گرام. ان سب کو اچھی طریقے سے ملا لیجئے اور یہ پاؤڈر جو ہے آپ کھانا کھانے سے پہلے بھی کھائیے اور دوپہر کو، رات کو 2 ٹائم آپ رکھیے اس کو. 1-1 چمچہ آدھا آدھا چمچے سے شروع کیجئے پانی کے ساتھ، تو اس سے انشاءاللہ بہتری ہو جائے گی. اسی طریقے سے افضال صاحب نے بتایا کہ ان کو جسم کانپنے لگتا ہے، ویکنیس ہے، تو اس کے لیے آپ ایک نسخہ لکھ لیجئے، آکر کڑھا 50 گرام، تیز پات 50 گرام اور مصری جو ہے 250 گرام. ان سب کو آپ اچھی طریقے سے پسوا لیجئے اور پسوانے کے بعد جو ہے اس کو آدھا چمچہ جو ہے دودھ میں یا اسی طریقے سے پانی سے پاؤڈر یہ صبح شام کھائیے، اس سے انشاءاللہ آپ کے جسم میں بہتری بھی آئے گی. اور اس کے ساتھ خمیریں، گاؤ زبان اونچ سلیب والا جو ہوتا ہے وہ آپ لیجئے، اس سے انشاءاللہ فرق پڑے گا. اسی طریقے سے راول ڈیم سے عمران صاحب تھے، ان کو بہت زیادہ موشن ہے. اس سلسلے میں آپ جو فوری طور پہ نسخہ ہے وہ یہ کہ سفید زیرہ تھوڑا سا لے لیجئے اور اس کو بھون لیجئے اور اس میں اس کے وزن کے بھوننے کے بعد اس میں چینی ملا دیں اور اسی طریقے سے تھوڑی تھوڑی دیر میں آدھا آدھا چمچہ کھائیے، اس سے موشن فوری طور پہ رک جاتے ہیں. اور اسی طریقے سے موچرس بہت اچھی چیز ہے کہ موچرس کو پیس لیجئے اور آدھا چمچہ دہی میں ڈال کے آپ لیجئے. اور استغبول کی بھوسی بہت عمدہ چیز ہے کہ اس کا 1 ٹیبل اسپون جو ہے پانی میں ڈال کے گلاس میں رکھ دیں، آدھے گلاس میں، اور تھوڑی دیر میں جو اس کا حلوہ سا بن جائے گا وہ آپ کھائیے، اس سے بھی انشاءاللہ موشن جو ہے رک جاتے. سیالکوٹ سے اجمل صاحب تھے، انہوں نے بتایا کہ ان کو بہت زیادہ نزلہ زکام ہے اور بہت زیادہ پانی یا ریزشنگ کے بہتی ہے. اس سلسلے میں سب سے عمدہ نسخہ جو ہے وہ یہ ہے کہ آپ شربت اعجاز کے نام سے بازار سے لے لیجئے اور اس کو صبح شام 1-1 ٹیبل اسپون لیجئے اور 1 پاؤڈر گھر پہ بنا لیجئے، جس میں بھنے ہوئے چنے 1 پاؤ لے لیجئے اور کالی مرچ جو ہے وہ 50 گرام لے لیجئے اور مصری 1 پاؤ. ان تینوں چیزوں کو اچھی طرح ملا کے 5 گرام صبح 5 گرام شام کو کھائیے، تو اس سے آپ دیکھیں گے انشاءاللہ پرانے سے پرانا نزلہ جو بہتر ہو جائے گا. کالی مرچی میں نے اس لیے کہی کہ وہ آسانی سے دستیاب ہو جاتی ہے، ورنہ اس میں دکنی مرچ یا وائٹ پیپر جو ہے وہ ڈلتی ہے. اسی طریقے سے میاں والی سے ہمیں فون تھا، انہوں نے بتایا کہ خون کی کمی ہے اور اس کی وجہ سے ان کو کان میں معاملات رہتے ہیں. کان کے معاملات کے لیے میں آپ سے عرض کروں کہ جب 2-3 چیزیں ہوتی ہیں، سائنسائٹس ہے، رائنیٹس ہے اور ٹائنیٹائٹس ہے. ٹائنیٹائٹس کے اندر جو ہے عموماً یہ ہوتا ہے کہ جو ڈاکٹر بھی ڈائگنوز کرتے ہیں کہ کان میں جو ہے ان کے بیچ والے پردے جو ہے اس میں کوئی ایسا انفیکشن ہو جاتا ہے یا کانوں میں سیٹی بجنے کی آوازیں آتی ہیں، تو اس کے لیے جو سب سے عمدہ چیز ہے وہ آپ یہ کریں کہ یہ جو چنے والا جو میں نے نسخہ بتایا ہے یہ آپ استعمال کیجئے. اور اس سلسلے میں جو ہے کالی مرچ بہت اچھی ہے کہ کالی مرچ کو آپ پیس لیجئے الگ سے اور اس کو جو ہے شہد میں ملا کر، اور وہ 1 ٹیبل اسپون شہد میں 2 چٹکی کالی مرچ ڈال کے وہ آپ لیجئے. اور خون بڑھانے کے لیے زرشک بہت عمدہ چیز ہے. زرشک چھوٹی کشمش ہوتی ہے، اس کے 21 دانے لے لیجئے اور آدھی پیالی ارکی گلاب میں رات کو ڈال دیجئے. اس کو پہلے اس کی کاڑیاں وغیرہ صاف کر لیں زرش کی، اور پھر آدھی پیالی ارکی گلاب سے آتشہ لے کے اس میں آپ ڈال دیجئے، تو اس سے آپ دیکھیں گے کہ آپ کے کافی بہتر ہو جائے گا. اور اسی طریقے سے آپ جو یہ جو अलसी होती है फ्लैक्स सीड्स के, जो भून के या फिर इसको प्रोसेस आप कर सकती हैं तो कर लें, या इसके साशे जो है बाज़ार में दस्तियाब हैं तो वो आप देख लीजिए किस तरीके से आप उसको ले सकती हैं। तो वो आप एक साशा सुबह एक साशा शाम को लीजिए। इसी तरीके से पावलपुर से आफिया हैं और इन्होंने बताया कि इनको चक्कर का मसला है और कब्ज़ का मसला। चक्कर के लिए तो आप ये कीजिए कि खून बढ़ाने के लिए जो मैंने ज़रिश्क और उर्के गुलाब वो भी कीजिए, और एक नुस्खा आप और लिख लीजिए जिसमें इमली, अनारदाना, सूखा अनारदाना, आलू बुखारा और ज़रिश्क, ये चार चीज़ें जो है 100-100 ग्राम लीजिए, इसको 2 लीटर पानी में उबालिए और ये जब पूरा अच्छी तरीके से मिल जाए तो इसको छान लीजिए, इसमें चीनी मिला के माजून तैयार हो जाएगा, ये सुबह शाम लीजिए। और उसके लिए कब्ज़ के लिए आप सना मक्की 100 ग्राम ले लीजिए, सौंफ 100 ग्राम ले लीजिए, और इसी तरीके से इसमें मुलट्ठी डालनी है आपको 100 ग्राम, और चौथी चीज़ जो है आकर करहा इसमें आपको डालना है 25 ग्राम। तो ये 300 ग्राम में 25 ग्राम आकर करहा जो आपने मसला बताया था उसके लिए मैंने इसे रखा, इन सब को पीस लीजिए और इसमें हम वज़न चीनी मिला के इसका इस्तेमाल जो है सुबह सिर्फ रात को 1 टेबल स्पून कीजिए तो इससे काफ़ी बेहतरी आ जाएगी। गुजरांवाला से सलमा साहिबा का फ़ोन था, इन्होंने आसाबी के लिए बताया कि इनके जिस्म में भी दर्द रहता है, असाबी मसला, पट्ठों का मसला, इसके लिए भी आप एक नुस्खा लिख लीजिए जिसमें मूसली सफ़ेद आप लें, और इसी तरीके से सौंठ 100 ग्राम, मूसली सफ़ेद 100 ग्राम, अजगर नागोरी 100 ग्राम। तो ये विटामिन डी की डेफिशिएंसी को भी कम करता है, जिस्म में जो बहुत ज़्यादा दर्द वाला रहता है उसको भी कम करता है। इन तीनों को मिला लीजिए 100-100 ग्राम, उसमें 100 ग्राम मिश्री मिला लें, 400 ग्राम हो गया, और इसे जो है 5 ग्राम सुबह 5 ग्राम शाम को पानी से आप लीजिए। और इसी तरीके से इस सिलसिले में जो आपने बताया कि वीकनेस रहती है पट्ठों में, ऐसा लगता है कि खिंचाव सा, तो उसके लिए भी अलसी का इस्तेमाल ज़्यादा से ज़्यादा कीजिए जिसे हम फ्लैक्स सीड्स कहते हैं। राजदा साहिबा फैसलाबाद से इन्होंने बताया कि मैदे में बहुत जलन है, मैदे के जलन के लिए जो सबसे अच्छी चीज़ है वो तुख्मे बलंगा है या तुख्मे रेहान है, इसे आप तकरीबन 100 ग्राम ले लीजिए, इसको तवे में भून लीजिए और भूनने के बाद इसमें 100 ग्राम मिश्री मिला लीजिए, और मिश्री मिला के इसे रख लीजिए एक एक चमचा खाने से तकरीबन 1 घंटा पहले आप इसको पानी से निगल लें तो इससे इंशाल्लाह जलन सही होगी। और इसी तरीके से बड़ी इलायची जो काली इलायची होती है ये भी मैदे की जलन और तेजाबियत के लिए बहुत अच्छी चीज़ होती है, इसे आप इसके दाने ले लीजिए 100 ग्राम बड़ी इलायची के और इसे पीस कर इसमें हम वजन चीनी मिला लें और इसे अपने पास रखें, खाने के फौरन बाद इसको 2-2 चुटकी खा लिया करें तो इससे भी जलन बेहतर होती है। और जलन के लिए दूध पानी का या दूध की लस्सी जो है वो भी बहुत अच्छा रहता है कि आप वो दिन में खाली पेट पिया करें ताकि आपके जो अंदर के तेजाबी मादे हैं वो जो डिसबैलेंस हो गए हैं वो बेहतर हो जाएं। बावलपुर से रोबीना साहिबा, इन्होंने बताया कि इनको भी मैदे का मसला है, इनको अल्सर है, इनकी ज़ाहरी बात है मल्टीपल अल्सर जो है वो बड़े मसाइल बनते हैं। इस सिलसिले में जो सबसे अच्छी चीज़ है जैसे भी मैंने अर्ज़ किया कि तुख्मे रेहान ही है, कि तुख्मे रेहान या तुख्मे बलंगा आप पीस लीजिए और पीसने के सॉरी इसको आप पहले भून लीजिए और भूनने के बाद हम वजन मिश्री मिला के इसका पाउडर बना लें, ये सुबह शाम एक एक चमचा पानी से ले लीजिए। व्याड़ी से इन्होंने बताया कि गर्मी इनको बहुत ज़्यादा है, ये लाइन असल में कट गई थी, इनका नाम भी नहीं पता चला, मैदे की गर्मी ज़्यादा है। आप एक करें, एक मिट्टी का मटका ले लें जो बड़ा मटका होता है, उसमें आप खस जो है वो मिल जाएगा आपके पास, खस का दरख्त होता है, अगर उसके सूखे पत्ते भी अगर आपको मिल जाते हैं तो उसको मटके में खस डाल दीजिए और तकरीबन एक मटके में जो 5-6 लीटर पानी वाला होता है या उससे बड़ा ले लें, उसके अंदर तकरीबन 200 ग्राम खस जो है उसको तोड़ के डाल दीजिए और पूरी रात वो पानी रखा रहे, 3 दिन तक इस्तेमाल करना है। हर किस्म की गर्मी के लिए, हिद्दत के लिए, जलन के लिए ये बेहतरीन पानी हो जाता है। उसके बाद इसको छान के सुबह 1 गिलास, शाम 1 गिलास, दोपहर 1 गिलास, आपको इसमें थोड़ी सी मिश्री मिलाकर जो है आपको पीना है, तो आप देखेंगे इंशाल्लाह इससे काफ़ी आपका मसला हल हो जाएगा। नूर थी कोयटा से, इन्होंने अपने वालिद साहब के बारे में बताया और इन्होंने बताया कि इनको हिचकी बहुत रहती है, हिचकी के लिए छोटी इलायची का दाना आप ले लें और इसमें 100 ग्राम वो ले लीजिए, तबाशीर 100 ग्राम ले लीजिए, मिश्री 100 ग्राम ले लीजिए, तीन चीज़ें हो गई। इन तीनों चीज़ों को अच्छी तरीके से मिला के इनको हर खाने से पहले या दिन में तीन चार दफ़ा आधा आधा चमचा दे दिया कीजिए। इससे इंशाल्लाह देरीना मसला भी हचकी का हल हो जाता है। दोबारा बता देता हूँ, छोटी इलायची के दाने 100 ग्राम, तबाशीर 100 ग्राम और मिश्री 100 ग्राम, इनको मिलाकर और फिर ये दीजिए। इससे इंशाल्लाह बहुत फ़र्क पड़ता है। और कोशिश करें कि लाल मिर्च और इस किस्म की जो चीज़ें जो मल्टीपल अल्सर के अंदर हम मना करते हैं, वो आप चीज़ें बंद कर दीजिए, बाज़ार की चीज़ें बंद कर दीजिए, लाल मिर्च वगैरह बिल्कुल बंद कर दीजिए। इसी तरीके से अनम साहिबा थी, इन्होंने गोजरांवाला से फ़ोन किया और इन्होंने बताया कि मैं बहुत कमज़ोर हूँ और उम्र इनकी शायद 22 साल है। इस सिलसिले में जो आप एक नुस्खा लिख लीजिए कि इसमें तूतरी सुर्ख, तूतरी सफ़ेद, बेमन सुर्ख, बेमन सफ़ेद, चारों चीज़ें 100-100 ग्राम, फ़िलहाल 50-50 ग्राम लेके और इसमें 200 ग्राम मिश्री मिला के ये पाउडर बना लीजिए। सुबह और शाम एक एक टेबल स्पून पानी से पी के ऊपर से दूध पी लें। और इस सिलसिले में सागुदाना बहुत उम्दा चीज़ है कि सागुदाना का इस्तेमाल कीजिए, उसको थोड़ा सा पका के और उसमें दूध डाल दीजिए और शहद, चीनी के बजाय इसमें शहद डलेगा, इससे जो है मोटा होने के लिए बड़ी उम्दा चीज़ है। और ये जो मैंने बताया कि आप ये चीज़ें ले लें तो इससे काफ़ी बेहतरी आ जाएगी। अलसी जो है वो भी कमज़ोरी के लिए बड़ी उम्दा है, चाहे वो जवानी की कमज़ोरी हो या बुढ़ापे की कमज़ोरी हो, उसके लिए फ्लैक्स सीड्स बहुत अच्छे हैं, उसका इस्तेमाल ज़्यादा से ज़्यादा कीजिए तो इससे आपका काफ़ी फ़र्क पड़ जाएगा। और इसी तरीके से हमारे पास मुल्तान से शाजिया साहिबा ने हमसे पूछा कि आप शुरू प्रोग्राम में मैंने मेथी के बारे में बताया कि शुगर पेशेंट जो है मेथी को तकरीबन 25 ग्राम रात को भिगा दें, कूट कर भिगा दीजिए और सुबह उसका सिर्फ पानी पी लें तो इससे इंशाल्लाह शुगर कंट्रोल रहेगी। सुबह सहरी के वक्त जो है उसको 25 ग्राम भिगा दीजिए और इसका कूट के और शाम को उसका पानी पी लीजिए। और अलसी के मुतालिक भी आपने पूछा, अलसी के मुतालिक मैंने ये बताया कि अलसी फ्लैक्स सीड्स बड़ी उम्दा चीज़ है, इसका इस्तेमाल कैसा किया जाए तो मैंने अर्ज़ किया कि जैसे मेथी दाना सुबह शाम लेंगे इसी तरीके से अलसी का साशा आप मंगवा लीजिए। और उसका तरीका ये है कि उसको एक साशा सुबह आधी प्याली में और एक साशा शाम एक प्याली में उसको लेके, और रमज़ानों के लिए भी मैंने अर्ज़ करूँ कि अलसी का साशा जो है बड़ी उम्दा चीज़ है। मेरे पास कल मतलब में एक मरीज़ आए थे, अभी उन्होंने दो हफ्ते हुए उन्होंने ये शुरू किया, उन्होंने कहा कि मेरे अंदर बाकायदा क़ुव्वत महसूस हो रही है मल्टी विटामिन की तरह, जिस तरह और चीज़ खाई जाए, तो ये आपके साशे हमने इस्तेमाल किए तो इससे बहुत बेहतरी आई और मेरे अंदर एक क़ुव्वत आ गई, हड्डियों में दर्द कम हो गया और मेरे एक भारीपन जिस्म में रहता था वो सही हो गया, शुगर भी मेरी अब कंट्रोल चल रही है। तो इसके फ़ायदे सामने आने शुरू हुए हैं कि फ्लैक्स सीड्स के फ़ायदे बहुत हैं, आप इसको बिला तकल्लुफ जो है इस्तेमाल कीजिए। इसी तरीके से मुल्तान से आफिया साहिबा थी, इन्होंने जो सवाल किया कमज़ोरी का, कमज़ोरी के लिए जैसे मैंने अभी आपको बताया कि तो ये जो सागुदाने का इस्तेमाल ज़्यादा से ज़्यादा करें दूध में डाल के वो आप लीजिए, और बेमन सुख बेमन सफ़ेद वाला नुस्खा आप रात के प्रोग्राम में देख लीजिए, उसे लें जिससे कमज़ोरी दूर हो जाएगी। मोहम्मद बिलाल की वालदा का इन्होंने कमज़ोरी के बताया, कमज़ोरी के लिए इनके लिए बकरे की कलेजी बहुत अच्छी है कि बकरे की कलेजी आप हफ्ते में इनको एक आधा आधा पाव करके खिलाइए। और इसी तरीके से जौ का दलिया मैंने शहद मिला के जो है जौ का दलिया इनको सुबह शाम दीजिए, इससे इंशाल्लाह ताला बहुत फ़र्क पड़ेगा। जौ का भी बड़ा खासा है और चूंकि ये सुन्नत है और तिब नबवी की एक अहम दवा है कि जौ का दलिया कमज़ोरी दूर करने के लिए बड़ी उम्दा चीज़ है, इसको सुबह नाश्ते में अगर लिया जाए। और वालदा साहिबा को भी अगर आप फ्लैक्स सीड्स या अलसी के साशे दें जो मैंने अर्ज़ किया तो उससे भी काफ़ी कमज़ोरी दूर होती है। तो ये बुनियादी तौर पर जो हमारा आज का प्रोग्राम है वो हमने आपको ये बताने की कोशिश की है कि रमज़ानों में जो लोग बीमारियों का मसले होते हैं उसको पहले से डॉक्टर से डायग्नोस करवाइए, अपनी डोज को रीसेट करवाइए और डॉक्टर से तमाम चीज़ें मशवरा कीजिए या हकीम से मशवरा करके अपने रोज़ों को तवातुर के साथ रखिए। इंशाल्लाह ताला अल्लाह ताला आपको मज़ीद सेहत और आफियत अता फरमाएगा। तो नाज़रीन ये था हमारा आज का प्रोग्राम, इंशाल्लाह अगले हफ्ते फिर हाजिर खिदमत होंगे। अपने मेज़बान हकीम सैयद अब्दुल बासित को अब दीजिए इजाज़त। अस्सलामु अलैकुम व रहमतुल्लाह।